5 MHz र यो हो कार्यक्रम जस्ट फर इन्जोय। हार्दिक स्वागत गर्न चाहन्छौ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz प्रोग्राम जस्ट फर इन्जेली। आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भएका छौँ। विशेष गरी आज शुक्रबारको दिन छ, तपाईँको प्रतिभालाई हामी आजको दिनमा चाहिँ लिने गर्छौ। तपाईँभित्र केही प्रतिभाहरू छ भनेदेखि आज पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 056-5363-332 र 056-5363-333। यो दुईवटा बाटो तपाईँहरूको लागि हामीले खुल्ला गरिसकेका छौँ। र आज पनि प्रोग्राममा रमाइला खालका गीत सङ्गीत त छँदैछ तपाईँको लागि, विशेष गरी तपाईँको प्रतिभा, तपाईँभित्रको प्रतिभालाई चाहिँ आज हामी प्रस्फुटन गराउनेछौँ। र आउनुहोला, तपाईँलाई गीत गाउन आउँछ, हल्का घरमा बस्दाखेरि गुनगुनाउनुहुन्छ र यति बेला चाहिँ हामी हरको माझमा आएर गाउन चाहनुहुन्छ, अझ भनौँ गुनगुनाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्। केही लेख्नुहुन्छ गजल, कविता, भावनाहरू भनेदेखि त्यो पनि तपाईँको प्रतिभा हो, तपाईँले आफ्नो रचनाहरू पनि सुनाउन सक्नुहुन्छ। अनि कसैको क्यारिकेचर गर्न आउँछ तपाईँलाई भनेदेखि पनि गर्न सक्नुहुन्छ, हँसाउन आउँछ, जोक्सहरू भन्न आउँछ, सुनाएर रेडियो सुने श्रोताहरूलाई हामीलाई हँसाउन चाहनुहुन्छ भनेदेखि पनि फोन गर्नुहोला। जेमा तपाईँलाई अलिकति बढी इन्ट्रेस्ट छ त्यहीमा चाहिँ तपाईँले आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ, सुनाउन सक्नुहुन्छ हामीलाई। र आउनुहोला, तपाईँ आउने बाटो खुल्ला गरिराखेका छौँ। यति बेला प्रोग्राम जस्ट फर इन्जोयलाई तपाईँले रेडियो अर्पण 104.5 MHz त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला भने हामी आजको प्रोग्रामको स्टार्ट गर्न चाहन्छौँ एउटा यो आवाजबाट। छैन भन्दैमा पखेजीमा ढाका जाने छैन भन्दैमा चौबन्दीमा पटुकी बाँध छैन भन्दैमा पखेजीमा ढाका जाने छैन भन्दै माया चाहिन्छ त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। निकै नै मिठो आवाज तपाईँले सुन्नुभएको छ, प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ। यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै गुणामा रहेर www.radioarpan.com.np लगइन गरेर पनि सुनिराख्नु भएको छ। विशेष गरी तपाईँको प्रतिभाहरूलाई हामी आजको यो शुक्रबारी श्रृङ्खलामा लिने गर्छौँ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956533332 बाटो खुल्लै छ। हरेक दिन फरक फरक रूपमा तपाईँहरूको माझमा जस्ट फर इन्जोयलाई लिएर उपस्थित हुने गर्छौँ र आज पनि आइसकेका छौँ। विशेष गरी समसामयिक विषयमा तपाईँसँग कुराकानी गर्छौँ, कुनै दिन तपाईँसँग रमाइलो कुराकानी गर्छौँ, गफगाफहरू गर्छौँ, रमाइलो विषयमा तपाईँसँग कुराकानी गर्छौँ, कुनै दिन तपाईँहरूको प्रतिभालाई हामी लिने गर्छौँ र आजको दिनमा विशेष गरी तपाईँलाई थाहा पनि छ आजको दिनमा हामी तपाईँहरूको प्रतिभालाई चाहिँ स्थान दिन्छौँ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नु। यति बेला कोही साथी आइसक्नु भएको छ है, भन्नुभएको छ राजजीले, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? टाढीबाट सन्देश। टाढीबाट सन्देश, हजुर। अनि सन्देशको पछाडि के छ? गिरी। गिरी, हजुर। के गर्नुहुन्छ सन्देश? पढ्ने। हजुर, आज पढाइ थिएन? हजुर, आज चाहिँ पढाइ थिएन। होइन, अब इक्जाम आउनला बिदा खान्द। ए, के को इक्जाम आउनला छ अहिले? 11 को टुबिलको चलिरहेछ होइन? अब टुबिलको सकिए लगत्तै 11 को इक्जाम हुन्छ, राम्रोसँग तयारी गर्नु होला है। अनि आज हामीलाई के सुनाउनुहुन्छ? टपिक छैन आज, मात्रै तपाईँहरूको प्रतिभालाई हामी लिन्छौँ होइन। तपाईँभित्र केही छ, तपाईँलाई गीत गाउन आउँछ अथवा केही भन्न आउँछ, कसैको क्यारिकेचर गर्न आउँछ भनेदेखि गर्न सक्नुहुन्छ। गीत गाउन आउँदैन? गीत गाउन आउँदैन, भोलि सुन्दा त आउँछ जस्तै लागिरहेछ त। आउँदैन सन्देशजी? हजुर, आज के सुनाउनुहुन्छ? केही न केही त सुनाउनु पर्छ आजको दिनमा त, शुक्रबार हामी सधैँ तपाईँहरूको प्रतिभालाई लिन्छौँ अनि थाहा पाउनु भएको छैन र? थाहा पाउनु थाहा पाऊ, धेरै पछि कल गरेर मैले भने नि त अहिले। अब चाहिँ केही गर्नुहोस् न, तपाईँलाई मनपर्ने एउटा गीत छैन? गीत कस्तो, सङ्गीत कतिको सुन्नुहुन्छ? गीत त धेरै सुन्छु। धेरै सुन्नुहुन्छ, अनि धेरै सुनेको गीतमध्ये तपाईँलाई मन परेको गीत कुन छ भन्नुहोस् त? हिन्दी गीत गाउनुहोस् न त, तपाईँलाई मन परेको छ भनेदेखि। कसैले पनि देख्दैन कि रेडियोबाट त, सुन्न त सुन्छ। आवाज सुन्नुहुन्छ, आवाज सुन्दा त मजा लाग्छ नि त सबैजनालाई गीत सुन्दाखेरि होइन र? हजुर, ल सुरु गर्नुहोस् न त। होइन, गीत गाउँदैन, जोक्स हुन्छु। ल हुन्छ, हँसाउन मन लागेको छ भने हँसाउनुहोस्। हाम्रो राज्य चाहिँ एकदम हाँस्नको लागि रेडी भएर बस्नु भएको छ होइन? ल तपाईँको जोक्स कस्तो हुन्छ, त्यस पछाडि हाँस्नु हाँस्नु मेरो कुरा है त। ल सन्देश, हजुर, ल सुर सुनौ न त तपाईँको जोक्स। एक दिन एउटा छोराको रिजल्ट आएछ होइन, अनि बाबुले सोधेछ कि बाबु के हो तिम्रो नम्बर लास्ट छोरै आयो त पिठाइ पिट्न नपुग्यो के हो भनेको होइन, अनि छोराले चाहिँ होइन जाम ड्याड मैले त्यो सरको घर पनि देखेको छु भन्दैछ कि। भए पछाडि घर देखाइदिनु लान्छु भने राजीलाई त निकै नै हाँसो लागेछ त, तर मलाई चाहिँ ठिक ठिक केही खासै हाँसो लाग्यो होइन, बडो भन्दै भने सन्देशीको चित्त दुख्ला हाँसो लाग्यो होइन। अनि कस कसलाई सम्झिनुहुन्छ डेडिकेसन कसको लागि? सर्वप्रथम हजुरलाई धन्यवाद, कल्ट रुममा भएको राजदाजालाई, अनि मेरो साथी कमललाई, अशोकलाई, अनि मलाई सन्देश भनेर चिन्ने नचिने सबैलाई। हुन्छ सन्देश, छोटो नमस्कार। सन्देश आउनु भएको थियो, नजिकैबाट तपाईँभित्र केही प्रतिभा छ भनेदेखि चाहिँ फोन गर्नुहोस् है, 0956533332 र 0956533332 यो बाटो चाहिँ तपाईँहरूको लागि खुल्लैछ। यति बेला हामी फेरि पनि एउटा आवाजलाई सुन्छौँ, सुनाउँछौँ, त्यस पछाडि पुनः आउनेछ।

के छ काठमाडौँतिर गाल खबर? सबै ठिकै नै छ भन्नुपर्छ दिदी, राम्रै छ अहिलेसम्म है। हजुर, काठमाडौँको राम्रो भएपछि त्यहाँ बस्ने बासिन्दा सबैको राम्रै होला है। अनि आज हामीलाई दादाजीले के सुनाउनुहुन्छ? सानो भावना जस्तै छ। हुन्छ, ल सुरु गर्नुहोस्। सुरु गर्छु ल। हुन्छ। प्रार्थना गर्नु अगाडि विश्वास गर्नुहोस्, बोल्नुभन्दा अगाडि सुन्नुहोस्, खर्च गर्नुभन्दा अगाडि कमाउनुहोस्, लेख्नुभन्दा अगाडि सोच्नुहोस्, कुनै काम गर्नु काम छोड्नुभन्दा अगाडि पहिले कोसिस गर्नुहोस्। यति नै हो, काम छोड्नुभन्दा पहिले कोसिस गर्नुहोस्। हजुर, आफैले लेख्नु भयो? खै एकदम राम्रो छ कि, समय सापेक्ष सही कुरा हो होइन। हरेक शब्द शब्दले चाहिँ एकदम राम्रो कुरा बोलिरहेको थियो, मलाई चाहिँ त्यस्तो लाग्यो होइन। धेरै धेरै धन्यवाद छ राधाजीलाई। र लास्ट तपाईँको डेलिगेसन कागजको लागि छ आज। सर्वप्रथम त हजुरलाई धन्यवाद, टेक्निसियनमा रहने राजुलाई, विष्णुलाई, अर्पण होल युनिटलाई, अनि मेरो घर परिवारलाई, अनि सुनिताको लागि, अनि मलाई राधा भनेर चिन्नु नचिन्नु सम्पूर्णको लागि। हुन्छ राधाजी, छुट्टौ नमस्कार। नमस्ते। राधा हुनुहुन्थ्यो यति बेला, र प्रोग्राम जस्ट फर इन्जोयमा अर्को साथी पनि आइसक्नु भएको छ अरे, म ढिला नगरिकन अर्को साथीलाई पनि स्वागत गर्छु। हेलो। हेलो, नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म हर्दीबाट अर्पणा चौधरी। अर्पणा चौधरीले रेडियो अर्पणमा फोन गर्नुभयो है? हजुर। के छ अर्पणा हाल खबर? ठिक छ, हजुरको नि? मेरो पनि एकदम ठिक छ। के गर्नुहुन्छ नि? म यतिकै बसी बसौ। यतिकै बस्नुहुन्छ? हजुर। यस्तो गर्मीमा यतिकै बस्दा अल्छी लाग्ने कि है? हजुर, एकदम गर्मी छ, के गर्ने, बस्नु पनि परिहाल्यो, अल्छी लाग्छ काम गर्न पनि, पढ्न पनि अलि अल्छी लाग्छ यो घाममा है। हजुर। अनि आज अर्पणाले हामीलाई के सुनाउनुहुन्छ? म गीत सुनाइदिन्छु। हुन्छ, गीत सुन्नको लागि एकदमै रेडी हुनुहुन्छ हाम्रो राज्यमा पनि एकदम रेडी छु, सुरु गर्नुहोस्। सुनाउनु हुन्छ, तपाईँलाई जस्तो आउँछ तपाईँले त्यस्तै सुनाउनुहोस्, तपाईँको इच्छा। ल सुरु गर्नुहोस् अर्पणाजी। तिमीलाई कुनै पल नदेखु म, यो मन डराउँछ, यो मन डराउँछ। यति नै दिदी? यति नै? हजुर। अलि लामो गाउन आउँथेन र, अलि लजाउनु भयो र? लाज लाग्यो। किन अलि लजाउनु भयो त्यस्तोसँग? ल ठिकै छ, अर्को पटक आउँदा चाहिँ अलिक धेरै सुनाउनु होला है। को को छ सम्झिने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, मेरो श्रीमानलाई, बस्ने जोइलाई, मेरो छोरीलाई, मलाई चिन्ने नचिन्ने भन्ने सम्पूर्णलाई। हुन्छ अर्पणा, छुट्याउ नमस्कार। अर्पणा हुनुहुन्थ्यो यति बेला, र अर्को साथी लाई लिन सक्दैनौँ रे हामी, राज्यको सङ्केत विदा माग्नुपर्छ है भन्नुभएको छ। ठिकै छ, यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई धन्यवाद छ। विशेष गरी फोन गर्नुहुने, प्रयास गर्नुहुने तपाईँप्रति एकदमै आभार प्रकट गर्छु। यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद छ। राजको प्रोग्राम जस्ट फर इन्जोयबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, सधैँ खुसी रहनुहोस्।